नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्ट डाउनको साथमा सात दिनको लागि आज पनि हामी उपस्थित भइसकेका छौँ। अनिर्भित्र छु म सागर, अनि यो सागरको आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com रेडियो एनपी लगइन गरेर तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ। सो सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच। कन्ट्रोलबाट विष्णुले सपोर्ट गरिरहनु भएको छ र विष्णुलाई पनि थ्याङ्क यू सो मच। र प्रोग्राम बलिउड काउन्ट डाउनभित्र गएर हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ। हिन्दी फिल्मका 10 जुन यतिखेर चर्चामा रहेका, रिलिज राखेका, रिलिजको नजिक नजिक आउन लागेका, अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम बलिउड काउन्ट डाउनमा। र प्रोग्राम बलिउड काउन्ट डाउनमा आज पनि 10 उत्कृष्ट हिन्दी फिल्मका गीतहरू रहेका छन्। र यो हप्ता मे तेरा हिरो आउट भएको छ, हिन्दी मुभी मे तेरा हिरोबाट बेसरम के हाइट बोलको गीत आउट भएको छ। र नेउची मारेको छ लेकर हम दिवाना दिल बोलको फिल्म रहेको छ। मालुम मालम बोलको सङ्गले चाहिँ न्युटी मारेको छ, मुभी रहेको छ लेकर हम दिवाना दिल। लभ स्टोरी ट्र्याकमा निर्माण भएको मुभी हो र यो मुभी अब चाँडै नै रिलिज हुन लागेको छ। नम्बर 10 पोजिसनमा लेकर हम दिवाना दिल र नम्बर 9 पोजिसनमा काउन्ट डाउनमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ भूतनाथ 2। र नम्बर 10 पोजिसनमा लेकर हम दिवाना दिल र नम्बर 9 पोजिसनमा भूतनाथ 2 कन्टिन्यू। नम्बर 10 कौन कैसा क्या पता, जिंदा हूँ आज मैं इससे ज्यादा क्या पता। मेरा तो जमाने से लेना देना ही नहीं यार, गुस्सा की माफ इतना ही मान, जिस पे भी तू साथ हो बस इतना ही मान, यकीन है वही है। वो तो हाय अपनी बारी रे, हमसे ना ऐसे वैसे अकड़ो, ओ हो ऑर्डर जद हित में जारी है, अपनी लिमिट में रह, ओ हेलो हेलो। अब तो हाय अपनी बारी रे, लिटल बिट चटको जिसे दिया वो लटको, फेमस होने हमारे जैसा कौन है रब तो हमारी बैकबोन है हम है किंग हमारे जैसा कौन है रब तो हमारी बैकबोन है यस काउन्टडाउनको नम्बर 10मा रहेको सङ र नम्बर 9 पोजिसनमा रहेको सङ यहाँले सुनिसक्नु भएको छ अब लाग्नुपर्ने हुन्छ नम्बर 8 पोजिसनतर्फ नम्बर 8 र नम्बर 7 पोजिसनमा हामी लाग्यौँ नम्बर 8मा सम्भव कम्पनी परेको छ दुई स्टेप तल छोड्दै नम्बर 8 पोजिसनमा आइपुगेको हो भने नम्बर 7 पोजिसनमा आइपुगेको छ एक फ्लेन दुई स्टेप माथि चढेको छ र मलाई भने नम्बर 8 पोजिसनमा सम्राट एन्ड कम्पनी र नम्बर 7 पोजिसनमा एक फ्लेन कन्टिन्यू नम्बर 8 Number 7 yahi marna aur jeena yahi mandir aur madina teri galiyan galiyan teri galiyan mujhko bhave गलियां तेरी गलियां तेरी गलियां गलियां तेरी गलियां यूं ही तड़पावे गलियां तेरी गलियां ओके नम्बर 8 पोजिसनमा सम्राट एन्ड कम्पनी दुई स्टेप तल छोड्दै नम्बर 8 पोजिसनमा आइपुगेको थियो नम्बर 7 पोजिसनमा एक फ्लेन रहेको थियो र दुई स्टेप माथि चढ्दै र यो फिल्म अब रिलिजको लागि तयार भएर बसेको फिल्म हो लाग्नु पनि हुन्छ नम्बर 6 पोजिसनमा नम्बर 6 पोजिसनमा दुई स्टेप माथि चढ्दै हमसकल मुभी परेको छ र हमसकल पनि रिलिजको लागि तयार भएर बसेको फिल्म हो र नम्बर 5 पोजिसनमा नन मुभरको रूपमा परेको छ सिटी लाइट र बोला भने नम्बर 6 पोजिसनमा हमसकल र नम्बर 5 पोजिसनमा City Light continue number 6 every time I see you I'm over the moon sonia tujhe chahun summer winter monsoon sonia tu mera hai junoon अर्पण 104.5 मेगाहर्ट्ज ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ। प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउनभित्र रहेर हामीले हिन्दी फिल्मका 20 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका, रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर फर्केर मात्र गएका हिन्दी फिल्मका 20 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। प्रोग्राम सुनेर तपाईँले साथ दिइरहनु भएको छ र कन्ट्रोलबाट विष्णुले सपोर्ट गरिरहनु भएको छ। तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच। र नम्बर 10 पोजिसनदेखि नम्बर 5 पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ। नम्बर 10 पोजिसनमा लेकर हम दिवाना दिल मुभीले चाहिँ नेउन्टी गरेको छ। र यो जानकारीपछि अब हामी लाग्नु परेको हुन्छ काउन्ट डाउनको नम्बर 4 अनि नम्बर 3 पोजिसनमा। नम्बर 4 पोजिसनमा आइपुगेको छ एक्सपोज र एक्सपोज काउन्ट डाउनमा अब बिस्तारै बिस्तारै तल छर्ने क्रममा रहेको छ। दुई स्टेप तल झरेको छ यो साता। र नम्बर 3 पोजिसनमा आइपुगेको छ फग्ली फग्ली रे बलको गीत भएको छ फिल्म फग्लेबाट। र काउन्ट डाउनमा बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा एक स्टेप माथि चढेको छ यो हप्ता। र पहिला भने नम्बर 4मा एक्सपोज र नम्बर 3 पोजिसनमा फग्ली कन्टिन्यू। नम्बर 4 चल फिका जाऊंगी उस करी जाने मन क्या किया हा, हा। ओके ए फगली फगली क्या है नम्बर थ्री पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ काउन्टडाउनको नम्बर थ्री पोजिसनको गीत पछि अब हामी लाग्नुपर्ने हुन्छ नम्बर टू पोजिसनतर्फ नम्बर टू पोजिसनमा आइपुगेको छ एक स्टेप तल छर्दै हिरोपति र हिरोपति यतिखेर रिलिज भइराखेको फिल्म हो र बोला फोन है नम्बर टू पोजिसनमा हिरोपति नम्बर टू क्या हो गई खता जो हो गया जुदा जो हो गया जुदा हो जाऊंगा तबा हो जाऊंगा तबा हो जाऊंगा तबा क्यों मुझसे खफा ओके नम्बर टू पोजिसनमा हिरोपतिको गीत यहाँले सुनिरहनु भएको छ अब पालो नम्बर वान पोजिसनको गीत सुन्ने त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपटक रिक्याप नम्बर टेनमा लेकर हम दिवाना दिल न्युटी गरेको थियो नम्बर नाइन पोजिसनमा काउन्टडाउनमा बिस्तारै बिस्तारै तल छ क्रममा भूतना टू नम्बर एटमा सम्राट एन्ड कम्पनी नम्बर सेभेनमा एक फ्लेन नम्बर सिक्समा हम सकल नम्बर फाइभमा सिटी लाइट नम्बर फोर पोजिसनमा एक्सपोज नम्बर थ्री पोजिसनमा फक्ली नम्बर टू पोजिसनमा हिरोपति र नम्बर वान पोजिसनमा आइपुगेको छ सबै फिल्मलाई तल धकललाई नम्बर वान पोजिसनमा आइपुगेको छ यतिखेर रिलिज भइराखेको छ यो फिल्म होलिडे र होलिडे नम्बर वान पोजिसनमा यो फिल्मको गीत छोड्दै प्रोग्रामबाट छुट्टिनु पर्ने हुन्छ यति जेलको साथको लागि तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुप्रति आभार व्यक्त गर्दै प्रोग्राम बलिउड काउन्टडाउनबाट म सागर छुट्टिन्छु हवस् त नमस्कार And number one. अब तो गुजारा नहीं किसी का भी फिर कहूँ तेरा